मत पूछिए कि क्या है सरकार की गली में, एक जश्न सा बपा है सरकार की गली में। मत पूछिए कि क्या है सरकार की गली में, एक जश्न सा बपा है सरकार की गली में, सरकार की गली में। लुत्फों अता की उस पर बरसात हो गई है, लुत्फों अता की उस पर बरसात हो गई है, जो शख्स आ गया है सरकार की गली में, सरकार की गली में, जो शख्स आ गया है सरकार की गली में। आने को आ गए घर पर जरूर, लेकिन आने को आ गए हैं घर पर जरूर, लेकिन दिल अपना रह गया है सरकार की गली में, दिल अपना रह गया है सरकार की गली में, सरकार की गली में। हर गम का है मदावा आबो हवा में उसकी, हर गम का है मदावा आबो हवा में उसकी, हर दर्द की दवा है सरकार की गली में, सरकार की गली में। हर दर्द की दवा है सरकार की गली में, सरकार की गली का रुतबा तो उससे पूछो, सरकार की गली का रुतबा तो उससे पूछो, दिल जिसका झूमता है सरकार की गली में, सरकार की गली में। दिल जिसका झूमता है सरकार की गली में, जलवों को ढूंढ जो घर से च چلا تھا اپنے جلووں کو ڈھونڈنے جو گھر سے چلا تھا اپنے اب خود کو ڈھونڈتا ہے سرکار کی گلی میں اب خود کو ڈھونڈتا ہے سرکار کی گلی میں کس کس کو میں بتاؤں خود جا کے کوئی دیکھے کس کس کو میں بتاؤں خود جا کے کوئی دیکھے کہ جنت کا در کھلا ہے سرکار کی گلی میں جنت کا در کھلا ہے سرکار کی گلی میں سرکار کی گلی میں ہوتا ہے دل منور تابانیوں سے جس کی ہوتا ہے دل منور تابانیوں سے جس کی جلووں کی وہ فضا ہے سرکار کی گلی میں جلووں کی وہ فضا ہے سرکار کی گلی میں سرکار کی گلی میں جس کی تجلیوں سے سارا جہاں منور جس کی تجلیوں سے سارا جہاں منور مسرور وہ ضیا ہے سرکار کی گلی میں مسرور وہ ضیا ہے سرکار کی گلی میں سرکار کی گلی میں لطف و عطا کی اس پر برسات ہو گئی ہے لطف و عطا کی اس پر برسات